नेपालमा अहिले सबैको ध्यान नेपाली सेनाका प्रधान सेनापति हटाउन सरकारले चालेको कदमपछि चर्केर गएको राजनीतिक तनावतर्फ छ। सहमतिको आधारमा नयाँ संविधान लेख्ने बेला विभिन्न राजनीतिक एवं जातीय संगठनहरूले तयार गरिरहेका लडाकू दस्ताहरू पनि चासो र चिन्ताको अर्को विषय बनेका छन्। अब प्रस्तुत छ पूर्वी नेपालमा जारी यस्तै लडाकू दस्तासँग सम्बन्धी विषयमा केन्द्रित नयाँ नेपाल कार्यक्रम। नमस्कार, सुशील शर्माको अनि म सीता मादेम्बाको। आजको छलफल रेकर्ड गर्न हामी धरानको विजयपुर एफएमको स्टुडियोमा छौँ। छलफलका लागि हामीले छानेको विषय छ युगयुग अर्थात् पूर्वी नेपालमा जातीय राजनीति र केही समूहहरूका बीच सशस्त्र दस्ता बनाउने लहर। छलफलका लागि स्टुडियोमा हुनुहुन्छ जातीय राजनीतिका जानकार बुद्धिजीवी भवानी बराल र मञ्चसँग सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन। कुमारजी, अहिलेको स्थितिमा प्रजातन्त्र छ, बोल्ने लेख्ने स्वतन्त्रता छ, जुलुस प्रदर्शन गर्न पाइन्छ, तैपनि यो सशस्त्र दस्ता बनाउने होड चाहिँ विभिन्न जाति समूहमा देखियो। अब यो सशस्त्रै भनेर जसरी बाहिर आएको छ त्यस्तो सशस्त्र नै त म त्यस्तो देख्दिनँ, खास गरी लिम्बुवानको। तर जहाँसम्म छिङ्गु राज्यले एउटा संगठित रूपमा यो देशका आदिवासी, यो देशका मातृभाषी, यो देशका जनजातिहरूलाई संगठित भएर 240 वर्षदेखि निरन्तर शोषण दमन गरेपछि अब त्यसबाट त्यसलाई विरुद्ध गरेर त्यसबाट मुक्ति पाउन मुक्ति चाहने जनताहरूले लिम्बुवानवासी जनताहरूले संगठित त हुनै पर्छ। अर्धसैनिक संरचना किन बनाउनु पर्यो? अब हाम्रो जुन मनसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले चाहिँ त्यस्तो अर्धसैनिक नै भनेर चाहिँ गएको छैन। हामीसँग लिम्बुवान भोलिन्टियर्सहरू हुनुहुन्छ, संगठित रूपमै हुनुहुन्छ, र त्यसलाई चाहिँ हामीले एउटा शान्तिपूर्ण र सशक्त किसिमले मात्रै लगिराखेको छौँ अहिले। भवानीजी, यो साँच्चीको सशस्त्र दस्ता बनाएको भनेर व्यापक सुनिन्छ, मान्छेहरू कुरा गर्छन्। अब कुमारजीले भन्नुभयो कहाँ त्यो कुरा त होइन। यो केही समूहहरूले सशस्त्र दस्ता बनाएका छन्, जस्तो पल्लो किराँत लिम्बुवान मञ्चले बनाएको छ, र त्यस्तै गरिकन किराँत जनवादी वर्कर्स पार्टीले बनाएको छ, र अरू खम्बुवानका केही संस्थाहरूले पनि सशस्त्र जत्थाहरू निर्माण गरेका छन्, निर्माण नगरेको होइन। तर उहाँहरूले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले र केही लिम्बुजन्य संगठनहरूले चाहिँ संविधान सभाको निर्वाचनमा पनि भाग लिइसकेको हुनाले उहाँहरूको चाहिँ सशस्त्र दस्ताहरू देखिँदैन। मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र जुन अर्को मञ्चको जुन युवाहरू बीच धरानमा भिडन्त भयो त्यतिखेर उनीहरू सशस्त्र देखे, यो चाहिँ के हो त कुमारजी? होइन, सशस्त्रको परिभाषा चाहिँ के भन्ने कुरा आयो। हामीसँग जुन अहिले सशस्त्र भन्नाले जुन पड्किने हतियारहरू, बम बारुद यो छैन। हामीसँग आत्मरक्षाको लागि लाठी हुन्छ, हामीसँग आत्मरक्षाको लागि खुर्पा हुन्छ, कचिया हुन्छ, खुकुरी हुन्छ, यो त सबै नेपालीको घरमा हुन्छ। बन्दुकको राजनीतिको छायाबाट हामी मुक्त छौँ भनेर भन्न सक्ने स्थिति छ कुमारजीले भने जस्तै? अब केही राजनीतिक संस्थाहरू छन्, जुन मोर्चाहरू छन्, उनीहरूले संविधान सभा निर्वाचनमा पनि भाग लिएन, उनीहरू चाहिँ मुक्त छैन, उनीहरू चाहिँ त्यो सशस्त्र के अरे जत्था बनाउने निर्माण गर्ने क्रममै छन्। खास गरिकन 2063 सालको संविधानको प्रस्तावनामै लेखिएको कुराहरूलाई चाहिँ हामीले राम्ररी जानकारी गराउन सकेनौँ, जहाँ वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय समस्याको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गरिनेछ भनेर विस्तृत रूपमै लेखिएको छ। तर त्यो कुरालाई चाहिँ हामीहरूले जनताको माझमा लैजान नसकेको राजनीतिक दलहरूको चाहिँ अकर्मण्यताको कारणले गर्दाखेरि यस्ता बाई प्रोडक्टहरू, सह उत्पादनहरू निस्किन्छन्, यसमा अनौठो भन्नु पर्दैन जस्तो लाग्छ। कुमारजी, अब अरू समूहहरूले सशस्त्र दस्ता निर्माण गरेको त भवानीजीले नि बताउनु भयो, ढिलो चाँडो तपाईँहरू पनि त्यही बाटो लाग्ने होला नि त। देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा नै भइसक्यो नि, आखिर हामीले नेपालबाट लिम्बुवानलाई टुक्राएर कहीँ लाने त्यो कुरा त गरेका छैनौँ। नेपालभित्रै रहेर एउटा विशिष्ट अधिकार सहितको लिम्बुवान भनेकोले यो माग त्यस्तो चन्द्रमै पुग्ने, सूर्यमै पुग्ने जस्तो असम्भव लाग्दैन, र हामी आशावादी छौँ र शान्तिपूर्ण सशक्त तरिकाले नै हाम्रो मागहरू पुरा हुन्छन् भनेर हामी त्यसकै तयारी नै गरिराखेका छौँ। कुमारजी, तपाईँले शान्तिपूर्ण तरिकाले नै भन्नु चाहिँ भएको छ, तर पनि लिम्बुवान प्राप्ति भएन भने हामी सशस्त्र रूपमा सङ्घर्ष तयार गर्न पनि तयार छौँ भन्नुभएको छ, र ठाउँ ठाउँमा युवाहरू बीच, तपाईँहरूको युवा दस्ताहरू बीच एकदमै भिडन्त भएर त आखिर अशान्ति त मचाइरहेछ नि त। र लिम्बुवानमा पनि हाम्रो एलबीहरू र अरूहरू बीचमा केही ठाउँमा त्यस्तो द्वन्द्वहरू भएछ, तर हाम्रो तर्फबाट त्यो आपसी द्वन्द्वलाई न्यूनीकरण गर्ने भर मकदुर कोसिस भएको छ, हुनेछ। त्यस्तै लाग्छ तपाईँलाई पनि? लिम्बुवानमा लिम्बुजन्य संगठनहरूले चाहिँ नै अहिले राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा चाहिँ राम्रोसँग तय गरिन नसकेको हुनाले यस्ता किसिमका छिटपुट घटनाहरू हुन्छन् र यसलाई अन्यथा पनि लिनुहुन्न। मधेस जस्तो मधेसभन्दा धेरै सौम्य आन्दोलन भएको छ लिम्बुवानमा जस्तो लाग्छ। जस्तो अहिले कुमारजीले भन्नुभयो नि, हामी देश टुक्राउने त होइन लिम्बुवान राज्य भनेर, तर हामीले अखबारमा पढेका छौँ कि स्वतन्त्र लिम्बुवान राज्य घोषणा गरियो, नेपाललाई चाहिँ छिमेकी देश घोषणा गरियो, त्यो सबै गलत हो भने। पूर्व किराँत लिम्बुवान मञ्च भन्ने एउटा संगठन छ, त्यो उसले चाहिँ यो कुराहरूलाई ल्याइराखेको छ। यहाँ चाहिँ केही समय अगाडि लिम्बुवानमा के अरे मित्र राष्ट्र नेपालका सभासदहरूलाई स्वागत गर्छौँ भन्ने खालका कुराहरू पनि आएछन्, अखबारमा आएका कुराहरू साँचो कुराहरू हुन्। तर दुईवटा अति छन्, एउटा चाहिँ लिम्बुवान चाहिँ बन्न नदिने एउटा अति, अनि अर्को चाहिँ लिम्बुवानलाई टुक्र्याउने अति। तर वास्तवमा हामीहरूले चाहिँ नेपाल अन्तर्गतकै लिम्बुवान बनाउँदैछ, नेपाल अन्तर्गतकै खम्बुवान बनाउँदैछौँ। हिजो अधीनस्थ थियो, अहिले अन्तर्गत गर्दैछौँ भन्ने कुरा चाहिँ हामीले लान नसकेको हुनाले नै त्यस्तो किसिमका चल्ने चलखेलहरू प्रायोजित रूपमा आएका छन्, त्यो साँचो हो। तर यो जुन अहिले जातीय राजनीति पूर्वमा एकदमै हावी भइरहेछ, यस्तो अवस्थामा चाहिँ जस्तै लिम्बुले लिम्बुवानको कुरा उठाउने, खम्बुले खम्बुवानको कुरा उठाउने कुरा भइरहेछ, तर यहाँ बसेका त अधिकांश अन्य जाति पनि छन्, त्यो अन्य जातिहरूलाई त तपाईँहरूले आफ्नो आन्दोलनमा त समावेश गर्नु भएको छैन नि कुमारजी। जस्तै लिम्बुवानमा एउटा जातीय स्वायत्तताको, सङ्घीयताको एउटा चेत आएको छ, यसलाई नेगेटिभ आकारले नहेरौँ। यो कालान्तरमा यो राष्ट्रको लागि एउटा ठुलो ऊर्जा शक्ति हो, र जहाँसम्म लिम्बुवानमा बस्ने गैर जात लिम्बुहरूलाई समेट्ने कुरा छ, हामीले कोसिस गरिरहेछौँ। तत्काल गैर लिम्बुहरूलाई यो मोमेन्टमा हामीले ल्याउन सकेनौँ भने पनि उहाँहरूलाई फिजिकल्ली भौतिक रूपमा कुनै हट नगर्ने, चोट नपुर्याउने, होइन उहाँहरूसँग एकदम सौहार्द र रिलेसन राख्दै जाने, बिस्तारै बिस्तारै हाम्रो नीति सिद्धान्त बुझेर उहाँहरू आउनुहुन्छ। र आजसम्म हामीले लिम्बुवान यत्रो आन्दोलन चल्दा हाम्रो दुईजना साथीहरू शहीद भए, कैयौँ घाइते भएका छन्, तर कुनै जाति कुनै धर्मलाई अनुहारको आधारमा, धर्मको आधारमा हामीले कहिले चोट पुर्याएनौँ र कहिले पुर्याउँदैनौँ। तर झापाको जुन तपाईँहरू विरुद्ध अन्य जातिले गरेको त्यो जुन उनीहरू तपाईँहरू विरुद्ध गरेको जुन आन्दोलन थियो नि, त्यो आन्दोलन चाहिँ के हो त उसो भने? त्यो त एउटा नियोजित हामीले चाहेर गरेको एउटा हुन्छ, र घटना दुर्घटना एउटा हुन्छ, त्यो सायद एउटा दुर्घटना थियो। त्यो यदि दुर्घटना हो भने नियोजित हाम्रो कुनै प्लान होइन। यहाँ त्यति ठुलो दुर्घटना मधेसको जस्तो, अघि पनि मैले भने मधेसको जस्तो दुर्घटना नै चाहिँ भइसकेको छैन, त्यसलाई सानो दुर्घटना नै मान्नुपर्ने हुन्छ। तर त्यो ठुलो दुर्घटना जस्तो एउटा जातिले, लिम्बू जातिले अन्य गैर लिम्बूहरूलाई चाहिँ कुटेर गाउँमा लपेटेको, र यहाँ मधेसबाट चत्रामा 80 घर परिवार पाहाडेहरू आए जस्तो, मधेसबाट लखेटेर आए जस्तो चाहिँ लिम्बुवानमा भएको छैन। तर एउटा कुरो नि, यो लिम्बुवानको कुरा गरौँ, खुम्बुवानको कुरा गरौँ, अथवा अरू जातीयको कुरा गर्दाखेरि हक अधिकारको कुरा त सुनिन्छ, तर हक अधिकारको त्यो जात जातिको हक अधिकारको कुरा उठाउने समूहहरू बिच आपसमै मारामार भएको देखिन्छ। जुङ्गाको लडाइँ भनौँ, जुङ्गाको लागि चाहिँ नै के अरे त्यस्ता सङ्गठनहरू फुटेका छन्, खास गरिकन कार्यदिशा तय नभएको हुनाले पनि यस्ता सङ्गठनहरू फुट्ने र छुट्ने गर्दछन्। यसलाई चाहिँ कार्यदिशा तयार गरेर, राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा तयार गरेर लिएर गयो भनेदेखि फुट्ने सम्भावना कम हुन्छ। तर अहिलेसम्म लिम्बुजन्य सङ्गठनहरूले खास चाहिँ लिम्बुवानको चाहिँ स्वरूप र गैर लिम्बुको स्थितिहरूको क्लियर नगरेको हुनाले, त्यसको चित्र बाहिर नल्याइसकेको हुनाले यस्ता किसिमका फुट्ने चुट्नेहरू त भइ नै रहन्छन्। कुमारजी, तपाईँहरूले जुङ्गाको लडाइँ लडिरहनु भयो अनि त्यही हो, अब मोमेन्ट अगाडि बढिरहेछ लिम्बुवानको आन्दोलनको, सबै हामी लिम्बुवान चाहिरहेछौँ, तर कसरी जाने भन्ने त्यो एउटा वे र प्रोसेसहरूमा, प्रक्रियाहरूमा आफ्नो मतहरू छ, त्यसले गर्दाखेरि केही दुःख क्षणहरू भइरहेछ। तर यहाँ विशेष गरी यो पूर्वाञ्चलमा हेर्ने हो भने, लिम्बुवान खम्बुवानको जुन सङ्गठनहरूलाई हेर्ने हो भने, धेरै जस्तो चाहिँ यहाँ सङ्गठनहरू चाहिँ आर्थिक हिनामिनाको आरोपमा चाहिँ टुक्रिएका छन्। तपाईँको सङ्गठन पनि अहिले दुई टुक्रा भएको छ। आखिर यो जातीय मुक्ति त भन्नुहुन्छ, तर टुक्रिएको टुक्रै हुनुहुन्छ, आफ्नै स्वार्थको लागि, कुर्सीको लागि मात्रै लड्नु हुँदो रहेछ त। त्यो टुक्रिएको भन्ने कुरालाई अस्वीकार गर्छु, किनभने फुटेको होइन, त्यो दुई टुक्रा भने त चोइटिएको छ केही साथीहरू, चोइटिने टुक्रिने फुट्ने दिन यो धेरै दिन हुँदैन जस्तो लाग्छ मलाई। तर तपाईँहरूमा धेरै के आरोप आएको छ भने, तपाईँहरूले चाहिँ लिम्बुवान हो, हामीले यहाँको आइएलओ 169 अन्तर्गत हामी कर उठाउँछौँ भनेर कुरा पनि उठाइरहनु भएको छ। विभिन्न ठाउँमा ढाँट राखेर कर पनि उठाइरहेको देखिएको छ लिम्बुवानले खम्बुवानले। यसमा त आर्थिक हिनामिनाको पनि ठुलो आरोप छ नि तपाईँहरूमा। होइन, यो अहिले चाहिँ, अहिले यो मैले इन्टरभ्यू दिइरहेको बेला चाहिँ यो मन सम्बन्ध सङ्घ लिम्बुवानलाई चाहिँ पैसाले कर उठाउने सबै कार्यलाई स्थगित गरेका छन्। सबैभन्दा पहिले हामीले नै दबाब सुरु गरेका थियौँ र अहिले स्थगित गरेका छौँ। र जहाँसम्म आर्थिक हिनामिना छ, अब त्यसको कुरालाई चाहिँ पारदर्शी गराउनुपर्छ भने, आर्थिक मात्रै होइन, आर्थिक राजनीतिक सबै खाकाहरू पारदर्शी हुनुपर्छ भन्ने हाम्रो पक्षमा छ। जातीय आन्दोलनलाई हामीहरूले राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशाको रूपमा लिएर जान सकिरहेको छैन। यो चाहिँ जातीय आन्दोलन चाहिँ अहिले साम्प्रदायिक आन्दोलनको अर्थमा चाहिँ नेपाली जनताले लिइराखेको छ, यो महसुस भइरहेको छ। तर जातीय समूहहरू नै पनि अघि भने जस्तै जुट्नभन्दा फुट्न मायर देखे केही लिम्बुजन्य यो भन्नै पर्ने हुन्छ, केही लिम्बुजन्य संगठनहरू चाहिँ लिम्बुवानको लोगो बेचेर आफ्नो आर्थिक उपार्जन गर्ने काममा चाहिँ लागेका छन्। त्यो खम्बुवानमा पनि त्यस्तो किसिमको देखिएको छ। र उनीहरूले चाहिँ के भनेदेखि राजनीतिक कार्यदिशाहरू राजनीतिक कार्यक्रमहरू बाहिर नल्याउने, खालि चन्दा मन्दा असुली गर्ने, आइएलओ 169 को नाममा होस् या चाहिँ अरू अन्य कुनै नाममा होस् लिम्बुवानको नाममा यस्ता चन्दा उठाउने र चाहिँ असुली गर्ने र लिम्बुवानको लोगो बेच्ने संगठनहरू पनि थुप्रै छन्। सरकारले पनि के बुझ्नु पर्यो अथवा राज्य पक्षले पनि के बुझ्नु पर्यो भने अब यो जुनगिरीको पिँत बालेर स्वर्ग उज्यालो हुन सक्दैन भन्ने कुराहरू बुझ्नु पर्दछ। छिटपुट काहीँ चाहिँ चन्दा असुली उपरि गर्यो भन्दैमा पनि यो आन्दोलन चाहिँ मथर हुनेवाला चाहिँ छैन। तर यहाँ पूर्वमा के देखिएको छ भने खम्बुवानले उदयपुर चतरा लगायतका विभिन्न ठाउँमा ढाट राखेर कर पनि उठाइरहेका छन्। त्यति मात्र नभएर सङ्घीय लिम्बुवान राज्य परिषद जो पालुङा पक्ष छ उसले धरानमा खुला जनअदालत जस्तै चलाएर उसले मुद्दा मामिला मिलाइरहेछ। यसले भोलि पर्सि समाजले दुर्घटना निम्त्याउँदैन कि यो ठिक हो त उनीहरूले यो गरेको काम? यो एकदम बिल्कुल गलत हो, किनभने यहाँ लिम्बुजन्य संगठनहरू त 21-22 छ। त्यो त 21-22 चाहिँ त्यो अधिकार उपयोग गर्नु पर्यो नि त। त्यो त गर्न थाल्यो भने त यहाँ त सामाजिक अराजकता हुन्छ, त्यसले सामाजिक अराजकता निम्त्याउन सक्दछ। र उहाँहरूलाई पनि मैले भन्ने गरेको छु कि यस्ता किसिमका कार्यक्रमहरू रोकिनु पर्यो। खम्बुवानका साथीहरूलाई पनि मैले भन्ने गरेको छु कि यो चाहिँ विभिन्न शीर्षकमा चाहिँ चन्दा उठाउने तर राजनीतिक कार्यक्रम नगर्ने यो संगठनहरू चाहिँ नि यस्तो खालको संगठनहरू वास्तवमा राजनीतिक संगठन हुन सक्दैन, यो कुनै पनि समयमा धराशय हुन्छ। त कुमारजी, अब यसरी फुटेर कसरी अगाडि बढ्छ? तपाईँहरूको कुरा त कुरामै सीमित होला नि। होइन, लिम्बुवान जाने विभिन्न संगठनहरू खुल्नु त आफैमा नराम्रो होइन, तर एक भएर जान चाहिँ भित्र मोर्चाबन्दीको कोसिस हो। जस्तो हाम्रो एउटा संयुक्त लिम्बुवान मोर्चा भनेर हाम्रो 8 एउटा सामाजिक संस्था र 8 राजनीतिक संगठनको चाहिँ एउटा मोर्चाबन्दी बनेको छ। अहिले त्यसले नै कार्यक्रम त्यसले पनि अगाडि लगिरहेछ। धेरै हुनु आफैमा समस्याको कुरा होइन, तर त्यो धेरै बिचमा एउटा कोअर्डिनेसन एउटा मोर्चाबन्दी बन्छ कि बन्दैन त्यो ठुलो कुरा हो। यो राजनीतिक संगठन जुन च्याउसरी खुल्ने राजनीतिक संगठनहरू को कारणले पनि केही अप्ठ्याराहरू चाहिँ नै आइलागेका छन्। र यसलाई चाहिँ लिम्बुजन्य संगठनका नेताहरूले राजनीतिक नेताहरूले चाहिँ एउटै छाता मुनि ल्याउनु पर्यो। जस्तै यो जातीय कुरा गर्दाखेरि एउटा युवा दस्ताको जुन निर्माणको क्रम पनि होडबाजी जस्तै चलेको छ। सबैजना कम्ब्याट ड्रेसमा खुखुरी देखि लिएर विभिन्न हात हतियार पनि बोकेको देखिन्छ। अब यो राजनीतिक रूपले युवाहरूलाई प्रशिक्षित गर्नुपर्ने, तर डन्ठा गोली गठाले चाहिँ प्रशिक्षित गर्नु हुँदैन, त्यसले चाहिँ अप्ठ्यारो पार्छ। र हामी स्विजरल्यान्ड बनाउनेतिर गइरहेको छैनौँ, नाइजेरिया इथियोपिया कङ्गो बनाउनेतिर गइरहेको जस्तो त देखिन्छ नै। कुमारजी, त्यसपछि नेपाललाई स्विजरल्यान्डको सट्टा नाइजेरियाको बाटोतिर लग्न थाल्नु होइन? हामी एकदमै नेपाललाई हिमालको काखमा विश्वमा अर्को स्विजरल्यान्डको जन्म दिने नै हो हाम्रो कोसिस। तर अब यो युवा दस्ताको कुरा गरिरहँदाखेरि नेपालका जिम्मेवार अन्य पार्टीहरूबाटै प्रसङ्ग जोडिएर ल्याउनुपर्छ। यो कुरा उहाँहरूलाई पनि भनिनु पर्यो, उहाँहरूबाटै सुधार भएर आउनु पर्यो। भवानीजी, अब उहाँले भने जस्तै ठुला दलहरूले यो दस्ता बनाउने एउटा उदाहरण पेश गरी दस्ता बनाउने बाटोमा लाग्यो भनेर अरू समूहहरूले अरू दलहरूले त्यो बाटो पसन्द मिल्छ? त्यो मिल्दैन। ठुला दलहरूलाई पनि सिकाउन सकिन्छ, ठुला दलहरूलाई पनि सचेत गराउन सकिन्छ। त्यसले गर्दाखेरि सबै साना दलहरूले मिलेर चाहिँ ठुला दलहरूले त्यस्ता चाहिँ उश्रृङ्खल युवा दस्ताहरू निर्माण गरेको छ, जसले चाहिँ राजनीतिक कामभन्दा बढी चाहिँ प्राविधिक कामहरू गरेको छ भनेदेखि त्यसलाई चाहिँ निष्क्रिय बनाउन अरू साना दलहरूले पनि सचेत गराउन सकिन्छ। उसो भने तपाईँहरू जुन यो जातीय राजनीतिको कुरा जाँदाखेरि भनेपछि ठुलो दलले जे गर्छ भनौँ जातीय मुद्दा उठाउने पार्टीले पनि भनेपछि त्यही दलको सिको गरेको? कुमारजी, होइन, स्वाभाविक रूपमा हामी एउटा नेपालभित्र बसिरहेका छौँ, त्यसले गर्दा कुनै दलले एउटा कार्यक्रम अगाडि एउटा दस्ता अगाडि लगेपछि त्यसको असर एउटा पोखरीमा ढुङ्गा हानेर तरङ्ग फैलि जस्तै अरू राजनीतिक संगठनहरूमा नचाहँदा नचाहँदै पनि लाग्छ। राष्ट्रलाई एउटा शान्तितिर लाने भन्ने कुरा सिर्फ एउटा लिम्बुवानको एउटा एलभीले मात्रै सोच्ने कुरा होइन, सबैजनाले यसरी नै टेबलमा बसेर सामूहिक रूपमा सोचेर एउटा प्याकेजको रूपमा राष्ट्रलाई निकास दियो भने हामी साँच्चै अघि भने जस्तै स्विजरल्यान्ड बनाउने पक्षमै छौँ। तर ठुला दलहरू भिरको बाटोतिर लाग्यो भने तपाईँहरू भिरको बाटोतिर लाग्ने होइन, त्यो परिस्थितिमा होइन। हामीले मतलब के अरे हाम्रो लिम्बुवान भलेन्टियर्सलाई आजसम्म मलाई लाग्छ जति पनि ठुल्ठुलो दलका विभिन्न युवा दस्ताहरू भिडिरहेछन् वर्षक हामीले त्यसरी जान दिनेको कोसिस गरेका छैनौँ र त्यस्तो ठुलो दुर्घटना र अहिलेसम्म भएको छैन, नहोस् हामी कामना पनि गर्छौँ। तर ठुला दलहरू भिरको बाटो लाग्यो भने साना दलहरूले त राम राम भन्नुपर्छ हाम्रो उखान अनुसार, तर राम राम नभनेर साना दलहरू पनि त्यतैतिर लागेको जस्तो देखिन्छ। हस् त, धन्यवाद आजको यो छलफलमा भाग लिइदिनुभएकोमा कुमार लिङ्गदेन र भवानी बराल, अनि यो छलफल रेकर्डिङ गर्न स्टुडियो उपलब्ध गराइदिएकोमा धरानको विजयपुर एफएमलाई। र नयाँ नेपाल प्रस्तुत गर्दै थिए सुशील शर्मा र सीता मातेन्द्र। अब अन्त्यमा प्रमुख विश्व समाचार संक्षेपमा। र यो कार्यक्रम सञ्चालन गर्नुहुने सुशील शर्मा, सीता मादेम्बा र सम्पूर्ण बिबिसी युनिट लगायत सहभागी भवानी बराल र कुमार लिङ्गदेन, यहाँहरू सबै सबैलाई हाम्रो पनि धेरै धेरै धन्यवाद।